माया नि लाग्ने छेकु भन्दा भाग्ने देखेपछि माया नि लाग्ने छेकु भन्दा भाग्ने आपन समय किन हो यस्तो चालनी लैलै हो आपन समय किन हो यस्तो चालनी लैलै हो नदी ठुलो नदी भन्दा सागर होली भन्दा नदी ठुलो नदी भन्दा सागर जो भन्दा नि आकाश ठुलो हुन्छ नि लैलै हो जो भन्दा नि आकाश ठुलो हुन्छ नि लैलै हो जिन्दगीको घाम छाया तिम्रो हाम्रो चोखो माया जिन्दगीको घाम छाया तिम्रो हाम्रो छोखो माया हामीलाई त त्यही ठुलो हुन्छ लैलै हो हामीलाई त त्यही ठुलो हुन्छ लैलै हो घर पानी मिल जाए।